نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 302، آیت نمبر 1 سے 40، سورة نبا. لیسن نمبر 302، آیت نمبر 1 to 40. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم 30ویں پارے کا آغاز کرتے ہیں، اس دعا کے ساتھ کہ اس کے ایک ایک لفظ کو پڑھنے سے ہمارا ایمان بالآخرت مضبوط ہو جائے. اور اس پورے پارے کا ایک ہی ٹاپک ہے، قیامت. مرنے کے بعد کیا ہوگا، اس دنیا میں جو کر رہے ہو اس کا نتیجہ کیا نکلے گا، تم سے کیا پوچھا جائے گا، کس بات کا سوال ہوگا. تو اللہ سے دعا ہے کہ ہمیں اس کا بہترین فائدہ اٹھانے کی توفیق عطا فرمائے. سورت کے بارے میں چند باتیں. سورت ترتیب کے اعتبار سے 78 نمبر کی سورت ہے، مکی سورت ہے، دو رکوع ہیں، 40 آیات ہیں، 174 کلمات ہیں اور 801 حروف ہیں. اور سورت کے راز سے ہی پتہ چلے گا کہ یہ مکے اس دور میں ہے کہ جب لوگ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زبان سے جب قیامت اور مرنے کے بعد دوبارہ جینے کی بات سنتے تھے تو اس پہ یقین نہیں کرتے تھے. اس دور تو لوگ زبان کہہ دیتے تھے نا، ہمیں مرنے جی اٹھنے یقین نہیں. اس دور میں جی رہے، یہاں زبان سے کہنے والے تو تھوڑے، عمل اور رویوں سے یہ بات ثابت کرنے والے زیادہ ہوں گے کہ جو یہ کہتے ہیں کہ عیش کر لو، زندگی تو بس دنیا کی ہے. مرنے کے بعد دوبارہ جینے کی بات لوگوں کو اس طرح عجیب لگتی ہے کہ کیا ہم اب اپنی زندگی جو ہے وہ اجیرن کر لیں. تو جو بھی انسان اپنے مرنے کے بعد کو یاد رکھنا چاہتا ہے، اس کو پھر اس پارے کے ایک ایک لفظ سے فائدہ اٹھانا ہے. شروع کرتے ہیں اللہ تعالیٰ سے مدد مانگ کر. سورت کا نام نبا سورت ہی کی دوسری آیت میں ہے، انشاءاللہ اس کی وضاحت وہاں ہوگی. بسم اللہ الرحمن الرحیم. سورت نبا، نبا کہتے ہیں اہم خبر کو. اما یتساءلون عن النبأ العظیم الذی هم فیہ مختلفون کلا سیعلمون ثم کلا سیعلمون. شروع کرتی ہوں اللہ کے نام سے جو بڑا مہربان نہایت رحم فرمانے والا ہے. کس چیز کے متعلق وہ آپس میں سوال کرتے ہیں؟ کیا بڑی خبر کے متعلق جس میں ایک دوسرے سے اختلتے ہیں؟ ہرگز نہیں، جلد ہی ان کو معلوم ہو جائے، یقیناً جلد ہی ہو جائے. کا آغاز بہت ہی زبردست انداز سے، ایسے لگتا ہے کہ مکہ میں گھر میں جا رہی تھی. کیا مرنے کے بعد دوبارہ جینا ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے نبوت دعویٰ کی، یعنی اللہ کے حکم سے آپ کو بنایا گیا. تو اس وقت جو لوگ تھے ان کے خیالات کو جاننا اور سمجھنا ہمیں فائدہ دے گا. یہ وہ دور تھا کہ جب لوگوں نے حضرت ابراہیم علیہ السلام کے بیٹے اسماعیل علیہ السلام کے لائے ہوئے دین میں اتنی تبدیلیاں کر لیں کہ ہوتے ہوتے ان کے عقائد کے اندر مرنے کے بعد دوبارہ جی اٹھنے کا تصور ختم ہو گیا. ایسا ہوتا ہے جب لوگ عمل نہیں کرتے نا، تو وہ چیز ان کے ہاتھوں سے نکلنے لگتی ہے. چھوٹی سی مثال دوں گی کہ گھر میں جو برتن آپ روز استعمال کرتے ہیں نا، وہ آپ کو فوراً مل جاتے ہیں، آپ کو پتہ ہوتا ہے آپ کے پاس ہیں. اور کوئی چیز جس مال چھوڑ اس کو کہیں ڈال دے، پھر آپ کو یاد بھی نہیں رہتا کہ وہ ہے کہ نہیں ہے. کبھی کبھی آپ بھولے ہوتے ہیں اور وہ صفائی کر وہ چیز واپس کے سامنے آ جائے تو آئے. بالکل یہی حال قوم کا بھی ہوتا ہے. اللہ کے نبیوں کے ذریعے سے جو تعلیمات ان کو دی جاتی ہیں کتابوں کی صورت میں، وحی الہی کی صورت میں، جب لوگ اس کے اوپر عمل کرتے رہتے ہیں تو وہ ان کو بالکل یاد رہتی ہیں باتیں. ہر ایک کو پتہ ہوتی ہیں کہ یہ دین ہے اور یہ اسلام ہے. لیکن جن باتوں پہ لوگ عمل نہیں کرتے نا، تو وہ پیچھے ڈالی ہوئی کسی چیز کی طرح ذہنوں میں بھی پیچھے چلی جاتی ہے. بالکل یہی حال ہوا کہ حضرت اسماعیل علیہ السلام اللہ کے نبی تھے, سچے نبی تھے. ان کا یہی پیغام تھا کہ اس دنیا میں جینے کے بعد جب دوبارہ انسان کو جب موت آئے گی تو ایک دوسری دنیا میں اٹھایا جائے گا. اور ہم سب کے ساتھ بھی یہی ہے. اس دنیا میں ایک امتحان کے بھیجے گئے, تیاری کے لیے بھیجے گئے. یہ دنیا منزل نہیں تھی, اس کے اندر تیاری کرنی تھی تاکہ ایک دوسری دنیا میں ہمیں اللہ تعالیٰ بہترین جگہ دے. ہر نبی نے یہی دعوت دی. آدم علیہ السلام سے لے کے محمد رسول اللہ تک ہر نبی کی یہی دعوت تھی. لیکن ہوتا کیا کہ جب یہ بات مان لی جائے کہ یہاں سے جانے کے بعد وہاں حساب ہوگا, مرنے کے بعد دوبارہ اٹھایا جائے گا, تو وہ لوگ جو اپنے نفس کی خواہشات پورا کرنا چاہتے ہیں نا, ان کو یہ بات بڑی مشکل لگتی ہے. چھوٹی سی مثال دے دیتی ہوں آپ کو بات کو سمجھانے کے لیے. آپ کو کہیں بھی بلایا جائے اور کہا جائے جو مرضی آ جائے, جیسے مرضی آ جائے, کوئی روک ٹوک نہیں, لوگ ایزی فیل کرتے ہیں. اور اگر آپ کو ہمیں کہا جائے کہ کہیں جانے کے لیے وہاں جانے کے کچھ رولز ہیں, وہاں جانے سے پہلے ٹکٹ لینا پڑتا ہے, پھر وہاں کچھ پابندیاں لگتی ہیں, تو جانے سے پہلے انسان سوچ میں پڑ جاتا ہے کہ اچھا پتہ نہیں پھر میں اتنی پابندیاں برداشت کر سکوں گی کہ نہیں, میں نہیں جاتی. وہ لوگ جو مرنے کے بعد دوبارہ جی اٹھنے کا تصور کرتے ہیں نا, اس کا اثر کیا ہوتا ہے کہ اس دنیا میں پھر وہ اپنی ہر خواہش نہیں پوری کرنا چاہتے, کیونکہ ان کو یہ پتہ ہے کہ یہاں ہمارے ساتھ جو بھی ہوگا نا, اس کی قیمت ہمیں وہاں جا کے چکانی پڑے گی. یہاں سے کام کر کے جائیں گے تو آسانی سے کر لیں گے, وہاں جا کے اگر ہمیں کچھ دینا پڑا تو وہ بڑا مشکل ہوگا. اس لیے ہر دور میں لوگوں نے فرار کا ایک ہی راستہ ڈھونڈا کہ آخرت کا انکار کر دو. کس نے مر کے جینا ہے؟ اتنی دیر سے لوگ مرے ہوئے, آج تک تو اٹھے نہیں. میرا نانا, نانا کا نانا, اس کے نانا, اس کے نانا, کہاں ہے سارے؟ کوئی بھی تو نہیں اٹھ کے آیا. اسی قسم کی باتیں مکہ والے نبی صلی اللہ علیہ وسلم سے کرتے تھے, اللہ تعالیٰ کے نبی سے آ کے پوچھا کرتے تھے, کیا واقعی آپ کو یقین ہے کہ قیامت آنی ہے؟ اما یتسالون, یہ اما کا جو لفظ ہے اصل میں ان اور ماں تھا. ان کہتے ہیں سے, ماں کہتے ہیں جو, یعنی جو یا جس چیز کے بارے میں. یتسالون, سوال کرتے ہیں ایک دوسرے سے, آپس میں باتیں کرتے تھے. اس دور میں گھر گھر میں یہ بحثیں جاری تھی, یہ کیا نئی بات لے کے آ گیا یہ شخص, ہم تو اتنے سالوں سے مزے میں تھے, کھاؤ پیو عیش کرو, کچھ دن کے بعد لات کے نام پہ ایک چڑھاوا چڑھا دو, مطمئن ہو جاؤ, کہیں منات کے نام پہ. یعنی ایک اپنا جینے کا ڈھنگ ہوتا ہے لوگوں کا کہ جو چاہو کر لو, پھر جب دل چاہے کسی ایک دن دین کے نام پہ کچھ کر دو تو خوشی ہو جائے گی, بس اتنا ہی بہت ہے, بتا دیں گے بھائی کہ ہم اتنی نیکیاں کرتے تھے. لیکن ایک وہ بندہ جس کو یہ یقین ہو کہ مرنے کے بعد میرے ایک ایک لفظ کا حساب ہوگا, ایک ایک لقمے کا حساب ہوگا, ایک ایک چلے ہوئے قدم کا حساب ہوگا, اس کے لیے یہ بات کبھی بھی قابل برداشت نہیں ہوتی کہ پھر میں یہاں بے تکا بولوں, بے مقصد جیوں, بس عیش موج مستی, کھاؤ پیو اور ختم, ایٹ ڈرنک اینڈ بی میری, خواہشات کی بات ہے. ایسے لوگ ماننا نہیں چاہتے تھے. اللہ تعالیٰ کہہ رہے انن نبی لسیم, یہ وہ قیامت ایک بہت بڑی نب ہے. عربی میں دو لفظ آتے ہیں خبروں کے لیے, ایک خبر, خبر لفظ بھی عربی کا ہے, اور نبا, نبا سے لفظ نبی بنتا ہے, جو ہم کہتے ہیں نا نبی پاک, اسی کی جمع انبیاء ہے. نبا کہتے ہیں خاص خبر کو, مثلا جیسے آپ ٹی وی میں خبریں اگر دیکھتے ہیں یا سنتے ہیں ریڈیو میں یا پڑھتے ہیں اخبار میں, وہ خبریں تو ہو سکتی ہیں, وہ نبا نہیں ہے. کیوں؟ کہ وہ آپ کو چھوٹی سی دنیا کی خبریں دیتی ہیں, وہاں یہ ہوا, وہاں یہ آ گیا, فلاں مرا, فلاں جیا, وہ چھوٹے چھوٹے کاموں کو آپ کے سامنے رکھتے ہیں جو آپ کی اس دنیا کی ضرورت ہوتی ہے. لیکن نبا جو ہوتا ہے نا, یہ خاص خبر ہے. یہ کون سی خبر ہے؟ جس کا انسان کی موت کے بعد سے تعلق ہے. نبی جو آتے ہیں نا, وہ اسی آخرت کی خبریں دینے کے لیے آتے ہیں. इसीलिए नबियों को नबी कहा जाता है। अल्लाह ताला कह रहे हैं वो बहुत बड़ी खबर है, कोई छोटी बात नहीं। तुमने मजाक समझा, तुमने कियामत के नाम की फिल्में बना ली, तुमने कियामत के लफ्ज़ के अफसाने लिख लिए, नावल लिख लिए, तुमने लोगों को और हीरोइनों को कियामत कहना शुरू कर दिया। असल बात यह है कि वो बहुत बड़ी चीज़ है, वो छोटी चीज़ नहीं है। बड़ी क्यों है? इसलिए कि उस दिन इस जिंदगी के सारे मामलात का आखिरी मंजर सामने आएगा, नतीजा सामने आएगा। लिहाजा इस कयामत को मान जाओ। अल्लाह ताला कहते हैं अल्लसीहुम फीही मुख्तलिफून, वो तो इसके बारे में इख्तलाफ करने वाले हैं। मुख्तलिफून का लफ्ज़ खलीफा से है, खा लाम फा, उर्दू में भी हम कहते हैं ना फलां उसके खिलाफ है, इख्तलाफ हो गया, उसी से इख्तलाफ करने वाले को मुख्तलिफ कहते हैं। हम कहते हैं ना ये चीज़ उससे मुख्तलिफ हो गई, डिफरेंट, तो असल में उन दो चीज़ों में इख्तलाफ हो गया, रंग मुख्तलिफ है। तो आप समझ सकते हैं कि जो इख्तलाफात होते हैं ना लोगों में, डिफरेंस ऑफ ओपिनियन, ख्यालात का फ़र्क, वो कब होता है? जब हर बंदा एक मुख्तलिफ चीज़ से सोचता है। अब इनके क्या इख्तलाफात थे क़यामत के बारे में? पूरी सोसाइटी मुख्तलिफ किस्म के नज़रियात की हामिल हो चुकी थी। मसलन कुछ कहते क़यामत आनी ही कोई नहीं, अरे छोड़ो ऐसे ही डराते रहते हैं, कोई क़यामत नहीं, मर के मट्टी होंगे और ख़त्म, कुछ लोग ये कहते थे। एक दूसरा भी गिरोह था लोगों का, वो कहते थे नहीं क़यामत आएगी तो सही लेकिन हम सारे जन्नत में पहुंच जाएंगे। तीसरे थे वो कहते थे कि नहीं क़यामत आएगी और हिसाब होगा लेकिन हमारे नबी और हमारे बुजुर्ग और पैगंबर हमारी सिफारिश करके हमें बचा लेंगे, कुछ नहीं होता। इसी तरह उन्होंने सोचा था, कोई कहता था देखना फलां बचा लेगा, कोई कहता था सिफारिश हो जाएगी, कोई कहता था कि किसी के अदले बदले से काम चला लेंगे, कोई कहता था देखना अगर अल्लाह ने हमें पूछ भी लिया ना तो हम अपने गुलामों को आगे पेश कर देंगे, अल्लाह ताला इनको पकड़ ले हमारे बदले में और हम छुट रहे हैं। जैसे दुनिया में भी आप देखिए कि किसी की पकड़ से बचने के यही दो तीन रास्ते होते हैं ना, कहीं किसी पे कोई मुकदमा हो जाता है तो लोग क्या सोचते हैं कि अच्छा जी हम इसके बदले में सिफारिश कर देंगे, देखना हमें छोड़ दिया जाएगा, पैसे दे देंगे तो छूट जाएगा, कुछ नहीं है तो किसी और के ऊपर जाली मुकदमा डाल के हम बच जाएंगे। अब दुनिया में तो ये हेरा फेरियाँ हो सकती हैं क्योंकि दुनिया वालों को पता ही कुछ नहीं है इंसान क्या करते हैं कहाँ हैं, लेकिन अल्लाह की अदालत बेलाग अदालत है, वहाँ किसी को गलती नहीं लगती। कोई बंदा जो अपने आमाल से महरूम है, कल वहाँ ये सोच के चला जाए कि मुझे वही दर्जा मिल जाएगा कि जो एक अमल करने वाले को मिला है, तो समझ लीजिए कि उसकी राय मुख्तलिफ है, उसकी गलत फहमी है। अल्लाह ताला करे कल्ला, हरगिज़ नहीं, सयालमून, अनकरीब तुम जान जाओगे, अनकरीब इनको पता चल जाएगा। हमारी जुबान में कहते हैं ना कि लग पता जाएगा, एक है पता लग जाएगा और एक है लग पता जाएगा, यहाँ दो दफा बात है, सुम्मा कल्ला सयालमुन। और कल्ला का लफ्ज हर किस नहीं, नेवर, इंग्लिश में अगर आप कहें ना नेवर, इम्पॉसिबल, यानी पूरी शिद्दत से इस बात को झुठलाया जा रहा है क्या कि क़यामत के बारे में जो इनके ख्याल आते हैं ये सब झूठ है। सयालमून, इनको पता चल जाएगा, सुम्मा कल्ला सयालमून, फिर अनकरीब इनको पता चल जाएगा। ऐसे नहीं लगता कि जैसे कोई इंसान गलत काम कर रहा है और उसका बड़ा कोई मुखलिस प्यारा उसको रोकता है, माँ ही बच्चे को कहती है बेटा ये ना करो। मिसाल दे देती हूँ कि बहुत सर्दी है और कोई बच्चा जो है वो ठंडा पानी पी रहा है या बीमार है और उसके बाद भी वो कोई ऐसी चीज़ इस्तेमाल कर रहा है कि जिससे उसकी बीमारी बढ़े, तो माँ उसको प्यार से समझाती है बेटा ये ना पियो, तुम्हारा गला ख़राब है और ख़राब हो जाएगा। फिर बच्चा नहीं रुकता, माँ कहती है ना करो, दो चार दफ़ा जब माँ रोक ले और बच्चा ना रुके तो बिलाखिर फिर माँ ही क्या कहती है, पियो फिर लग जाएगा पता, फिर जब रात को दर्द होगा ना तो मेरे पास ना आना, फिर मैं नहीं तुम्हें डॉक्टर पे लेके जाऊंगी। जब इंसान अल्लाह की बात को भूलकर अपनी मर्जी के तरीकों से जीना चाहते हैं ना तो उनका यही हाल होता है कि वो नसीहत पे नज़र नहीं रखते। अल्लाह ताला कह रहे हैं जाने दो, इनको करने दो जो ये करते हैं। अगर आज के इस दौर को भी साथ लेके चलें तो क्या आज भी कयामत के नज़रिए के बारे में कुछ इख्तलाफात हैं? دنیا کے پورے گلوب کو دیکھیے، مختلف نظریات ہیں لوگوں کے. مثلا اگر ہم پیچھے چلیں الہامی مذاہب کے ناطے سے، تو اس وقت جو موجود مذہب ہے نا، ان میں سے سب سے پرانا مذہب جو اللہ کی طرف سے دین آیا تھا لیکن بعد میں تبدیل ہوا، وہ یہودیت ہے. یہود کا قیامت کے بارے میں کیا نظریہ ہے؟ کہ جنت بنی ہی یہود کے لیے، اور مرنے کے بعد ہر یہودی جنت میں جائے گا. اور اس کے لیے انہوں نے یہ بات بھی ثابت کر لی کہ اس کو اصلاً یعنی بائی برتھ پیدائشی طور پہ اس دین سے ہونا چاہیے. اس لیے آپ دیکھتے ہیں کہ ان میں کوئی کنورٹ نہیں ہوتا، وہ لیتے ہی نہیں کسی کو. یہ بھی اللہ کی رحمت ہے، ورنہ تو پتہ نہیں کیا حالات ہوتے دنیا کے. ہاں، تو لہٰذا انہوں نے تو کہا کہ اگر قیامت آئی بھی تو ہم سب سیدھے جنت میں جائیں گے. نحنو احباؤ، کہتے ہیں ہم اللہ کے چہیتے، ہم لاڈلے ہیں، ہم بہت پیارے ہیں اللہ کے، اس لیے جنت بنی ہمارے لیے. اور دوسرا ان کا پھر عقیدہ یہ بھی تھا کہ جو نبی ہیں، جیسے حضرت ابراہیم علیہ السلام کے بارے میں وہ یہ گمان رکھتے ہیں کہ وہ ہماری سفارش کریں گے کیونکہ ہم ان کی نسل سے ہیں. اس کے بعد آگے آپ چلیے تو دوسرا الہامی مذہب جو ہے وہ کرسچینٹی ہے، نصارہ، جو اپنے آپ کو حضرت عیسیٰ سے نسبت کروا کے نصرانی کہتے ہیں. ان کا کیا خیال ہے، قیامت آئے گی؟ ان کے بھی ڈفرینٹ گروپس ہیں، لیکن ایک موسٹلی جو فیمس گروپ ہے وہ کیا، وہ کہتے ہیں قیامت آئے گی. جنت کو بھی وہ مانتے ہیں اور وہ جہنم کو بھی مانتے ہیں، لیکن وہ کہتے ہیں کہ حضرت عیسیٰ علیہ السلام ہم سب کے یعنی جتنے بھی عیسائی ہیں ان کے گناہوں کے کفارے میں سولی پہ چڑھ چکے ہیں، اس لیے اب تم جو چاہو کرو. قیامت آئے گی، حضرت عیسیٰ آئیں گے اور وہ کہیں گے اللہ میری پوری قوم کو معاف کر دے کیونکہ میں ان کے کفارے میں سولی پہ چڑھ گیا تھا ان کے خیال میں، لہٰذا اللہ تعالیٰ سب کو جنت دے دیں گے. اسی طرح آپ دیکھیے کہ تیسرا اگر بڑا جو دنیا کا حصہ ہے وہ مشرک ہے، بت پرست، آئیڈل ورشپرس جن کو آپ کہہ سکتے ہیں، کوئی بھی نام رکھ لیں. وہ کیا کہتے ہیں کہ قیامت آئے گی، اگر آنی ہے تو کیوں نہ ہم اس سے اپنے آپ کو بچانے کے لیے اپنے مردوں کو جلائیں اور ان کی راکھ کو بہا دیں پانی میں، نہ رہیں گے ان کے جسم اور نہ ان کا حساب ہوگا اگر بالفرض قیامت آ بھی گئی. چلیے، اب سب کو تو آپ کہتے رہے، آ جائیے مسلمانوں پہ. آج مسلمانوں نے کیا سوچا ہوا قیامت کے بارے میں؟ آپ ذرا ایک لمحے کے لیے سوچئے کہ جس قوم کو اس بات کا یقین ہو کہ قیامت آنی ہے، ہم زندہ کیے جائیں گے، اس کے بعد ہماری زندگی بھر کے اعمال کی بنیاد پہ جنت یا جہنم ملے گی، کیا پھر وہاں اتنی بے دینی ہو؟ پھر وہاں لوگ اتنا جھوٹ بولیں، اتنی چوریاں، اتنے قتل، اتنی بے راہ روی ہو کہ وہ بندہ یہ سوچ لے کہ چونکہ میں مسلمان ہوں تو بس ٹھیک ہے، کچھ بھی کرو، کل محمد رسول اللہ صلی اللہ علیہ وسلم آئیں گے اور میری سفارش کریں گے اور مجھے لے جائیں گے. آج امت مسلمہ کے ایک بڑے حصے نے یہی امید لگائی ہوئی ہے، جو کرنا ہے کر لو، کل قیامت کے دن اللہ کے نبی آئیں گے اور وہ کہیں گے اللہ تعالیٰ یہ چور تھا لیکن کوئی بات نہیں، یہ میرا امتی تھا، اللہ تعالیٰ یہ زانی تھا لیکن فکر نہ کریں، یہ میرا امتی تھا، بس آپ ان کی بخشش کر دیں. اسی صورت میں آگے آ رہی ہے شفاعت کی بات، تو یہ ساری باتیں وہاں یاد رکھیں گے انشاءاللہ تعالی، کہ یہ سوچ لینا کہ قیامت آئے گی اور اس کے بعد نبی صلی اللہ علیہ وسلم یا کوئی اور ہماری سفارش کر کے ہمیں جنت میں لے جائے گا، یہ وہ سوچ ہے جو بندے کو عمل سے دور کر دیتی ہے. دیکھیے کہ جس کو یہ پتا ہو، مثال دیتی ہوں چھوٹی سی، جس طالب علم کو یہ پتا ہو میں کچھ نہ پڑھوں، کچھ نہ لکھوں، خالی پرچہ دے کے آ جاؤں یا اس میں فلموں کی سٹوریز لکھاؤں، گانے سن لوں، لیکن میرے باپ کے اتنے ہاتھ لمبے ہیں کہ وہ رشوت دے گا اور کوئی سفارش کر کے مجھے فرسٹ ڈویژن دلوا دے گا، بلکہ میں فرسٹ آ جاؤں گا. آپ بتائیے کہ کیا ایسے بچے کو پڑھنا چاہیے؟ ایسا اسٹوڈنٹ پڑھے گا؟ بھئی بغیر محنت کے کام ہو رہا ہے تو آپ کیوں کریں؟ اس سوچ نے امت کو بے عمل کر دیا، خوش فہمیوں کی جنت ہوئی، دنیا میں جنتیں بنا لی کہ بس کوئی فکر نہ کرو، چونکہ ہم مسلمان ہیں تو ہم ضرور جنت میں جائیں گے. اللہ تعالیٰ کہتے ہیں ثم کلا سیعلمون، پتہ لگ جائے گا. اللہ نے پورا دین کھول کے رکھ دیا. آج 30ویں سیڑھی پہ چڑھ رہے ہیں، 29 سیڑھیاں पार कर चुके। इसी तरह हम में से बहुत सारे लोग अपनी जिंदगी की कितनी सीढ़ियां चढ़ चुके। हर साल को एक सीढ़ी बना लें आप। अगर आप उम्मते मुस्लिमा की उम्र देखें तो 60 से 70 के बीच में, आप समझे कि हम मुसलमानों के लिए एक एवरेज औसत दर्जा जो है ना वो 65 ईयर्स की उम्र है। 65 सीढ़ी है और 66वीं जो है ना वो हमारी मौत है। मिसाल दे रही हूँ, और किसी को ये भी नहीं पता कि वो 10 साल भी जिएगा कि नहीं। अब हम में से हर एक अपनी उम्र का सोचे, जितने साल की उम्र है ना उतनी सीढ़ियाँ चढ़ चुके। हम में से कोई 10वीं सीढ़ी पे हो सकता है, कोई 20वीं पे, कोई 25वीं पे, कोई 30वीं पे, कोई 40 पे। बस यहाँ से गिन लें कि कितनी गुजर गई हैं, पीछे कितनी है। अभी तक हमने क्या सीखा और क्या समझा, जिंदगी कहाँ गुजर रही है, और किसी लम्हे बगैर बताए बगैर इजाज़त लिए मौत का फरिश्ता आएगा और हमारी जान ले लेगा। अल्लाह ताला कह रहे हैं कि तुम उसके लिए तैयारी करो। अब सवाल पैदा होता है कि क़यामत की बात तो हो गई, अल्लाह की इबादत करें, अल्लाह की बात माने, क्यों माने? दिल में ख्याल आता है लोगों के, लो क्यों माने, क्यों नमाज पढूं भाई, भाई मुझे क्या मुश्किल है नमाज पढ़ने की, मैं क्यों रोज़ा रखूं? यानी दीन के काम मुश्किल लगते हैं ना। तो अल्लाह ताला कहते हैं कि तुम कुरान नहीं पढ़ते, तुम अल्लाह की बात नहीं मानते, तो आओ इस कायनात में फैली हुई निशानियों को देखो। अब अगली कुछ आयात अल्लाह ताला की बड़ाई साबित करती हैं, क्योंकि होता क्या है कि अल्लाह की बात सुन के भी हमारे दिल पे अल्लाह का रोब नहीं आता, हम फिर भी इधर उधर देख रहे होते हैं, हमें अपनी मौत नहीं याद आती, हम लोगों को देख रहे होते हैं। हमारे सोच क्या होती है कि कोई नहीं अभी सारे हैं ना पास। अल्लाह ताला कह रहे हैं कि याद रखो, एक रात ऐसी आनी है कि तुमने कब्र में तन्हा होना है, कोई तुम्हारे साथ नहीं होगा। और अगर दुनिया में अल्लाह की बात को सुनकर तुम्हारा दिल नहीं चाहता ना मानने को, तो फिर याद रखिए कि अल्लाह ताला की जात तो वो है कि जिसने कायनात को हमारे लिए खुली किताब बना दिया। इसीलिए कहा, अलम नज अलिल अर्द मिहादा, क्या हमने तुम्हारे लिए जमीन को एक गहवारा नहीं बनाया? मिहाद माँ की गोद होती है ना, पंघूड़ा। कहा, कभी तुमने इस जमीन पे गौर किया? अल्लाह ताला ने इतनी प्यारी जमीन तुम्हारे लिए रखी हुई है, कैसे इस जमीन ने तुम्हें अपनी गोद में लिया हुआ है? तुम इसके ऊपर चलते हो, इस पे पांव पटकते हो, तुम इसके ऊपर अपने आप को बड़ा करते हो, छोटा करते हो, लेकिन तुम कभी गौर तो करके देखो कि अल्लाह की जात ने तुम्हारे लिए इतनी प्यारी जमीन बनाई। सुबह शाम चलते हो, इससे फायदा उठाते हो, लेकिन नहीं सोचते कि जमीन इतनी बड़ी होके पाँव में बिछी हुई है, इतनी आजजी है। अगर जमीन हरकत करने लग जाए तो जलजले की सूरत में हम परेशान हो जाएं। तो जब एक जमीन अल्लाह की बात मान के झुकी भी है तो तुम क्यों नहीं झुकते? तुम जमीन से बड़े हो? जमीन अपने ऊपर मनो टनों वजन बर्दाश्त कर लेती है, और तुम अल्लाह की बंदगी का बोझ क्यों नहीं सहते? वल जिबाल औतादा, और पहाड़ों को मेखें बना दिया। औताद वतद की जमा है, वतद कहते हैं कील को, नेल्स होते हैं ना। ये जमीन जो है ना गोल है, हम आज ग्लोब में देखते हैं, और अल्लाह ने इसके ऊपर पहाड़ों के कील लगाए हुए हैं। अगर ये पहाड़ ना होते तो ये जमीन हिलने लगती, लरसने लगती। जैसे हम में से कोई चीज़ बनाए और उसको जोड़ने के लिए फिर कील लगाता है, अल्लाह ताला कहते हैं कभी इस पहाड़ों को देखा तुमने, कैसे इसको कीलों की तरह बना दिया और कैसे खड़े हैं? पहाड़ों पे क्या गौर हो सकता है, इतने बड़े पहाड़ हैं और ऐसे खड़े हैं, जब से बने अपनी जगह पे खड़े हैं। हम अल्लाह के आगे क्यों नहीं खड़े हो पाते? हमें थोड़ी सी देर नमाज में खड़ा होना पड़ जाए तो हमें बेचैनी होती है, हम परेशान होने लगते हैं, हम सोचते हैं कि बस अब थक गए, लेकिन पहाड़ अल्लाह की मखलूक है। और नतीजा क्या होता है कि जब एक बंदा अल्लाह ताला की बड़ाई को जान लेता है ना, तो फिर वो खड़ा नहीं हो सकता। मसलन आप देखिए कि कुरान पाक में कई जगह ये आता है कि ये पहाड़ जो है ना इनको शऊर है, ये समझ रहे हैं। पहले पारे में सूरह बकरा में हम पढ़ चुके कि इन्ना मिनल हिजारति लमा यतफज्जरू, من هولنهار کہ پہاڑوں میں سے تو نہریں نکلتی ہیں، کچھ اللہ کی خشیت سے گر پڑتے ہیں. پھر سورہ حشر کے اندر پیچھے دیکھ چکے کہ جس میں آتا ہے کہ وَلَوْ أَنزَلْنَا هَٰذَا الْقُرْآنَ عَلَىٰ جَبَلٍ لَّرَأَيْتَهُ خَاشِعًا مُّتَصَدِّعًا مِّنْ خَشْيَةِ اللَّهِ. ہاں کہ اگر تم دیکھو کہ اس پہاڑ کے اوپر ہم اس قرآن کو نازل کرتے تو وہ پہاڑ کانپنے لگتے. ہم تو قرآن سنتے ہوئے بھی نہیں کانپتے، ہم ایسے لگتے ہیں سوکھ کے، ٹھیک ہے بس اچھی خبریں ہیں، لیکن کانپتے نہیں ہیں. یہ پہاڑ اللہ کی خشیت سے کانپتے ہیں، اور ان کے اندر اللہ کی اتنی بات ماننے کا جذبہ ہے تو تمہارے اندر کیوں نہیں ہے؟ وَخَلَقْنَاكُمْ أَزْوَاجًا، اور تمہیں جوڑوں کی شکل میں پیدا کیا. کیسے جوڑوں کی شکل میں پیدا کیا؟ اللہ تعالیٰ نے ہر چیز جوڑا ہے، صرف ایک چیز ہے دنیا میں جو بغیر جوڑے کے ہے، اور وہ اللہ کی ذات ہے. اللہ وتر ہے، اکیلا ہے. قل ہو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد ولم یکن لہ کفواً احد. کیا پتہ چلا کہ کائنات کی ہر چیز جوڑے کی شکل میں ہے. کیسے؟ رات ہے تو اس کا جوڑا صبح ہے، سردی کا جوڑا گرمی، دھوپ چھاؤں، بھوک تو پیٹ بھرا ہوا، یا بھوک ہے تو ساتھ پیاس ہے، زندگی کا جوڑا موت کی صورت میں، ہر چیز پیئرس میں. اس سے اللہ تعالیٰ کیا سکھانا چاہتے ہیں کہ دیکھو اس دنیا کے بعد آخرت کا آنا اس لیے بھی لازمی ہے کہ اس دنیا کا جوڑا آخرت کے ساتھ ملے گا. اصل میں یہ دلائل دیے جا رہے ہیں قیامت کے آنے پہ، کہ جیسے ہر گرمی کے بعد سردی آتی ہے، سردی کے بعد گرمی آتی ہے، تو پھر سمجھ جاؤ کہ اس کے بعد بھی تمہارے ساتھ معاملہ ہوگا. پھر آگے فرمایا وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا، اور ہم نے نیند کو تمہاری سکون کا ذریعہ بنایا. یہاں دیکھیں تو اللہ تعالیٰ ہمیں اپنی وہ نعمتیں یاد دلا رہے ہیں کہ جن کو شاید کبھی ہم نے نعمت سمجھا ہی نہیں. جہاں پیچھے جوڑوں کی بات ہوئی، پہاڑوں کی بات ہوئی، زمین کی بات ہوئی، اب یہاں نیند کی بات ہے. یہاں نوم کا لفظ ہے، اور نوم گہری نیند کو کہتے ہیں، اور سبات کا لفظ سین بات آ سے ہے. سبتہ کا لفظی معنی ہوتا ہے قطع کرنا، کاٹنا. رات بھی چونکہ انسانوں اور جانوروں کی ساری حرکات سکنات کو قطع کر دیتی ہے، سب کام چھوڑ کے انسان آ کے بیٹھ جاتا ہے، اس لیے اس کو سباتہ کہا. اسی طرح جو لوگ شروع سے پڑھ چکے ہیں وہ جانتے ہیں کہ اصحاب السبت کا لفظ آیا تھا، یعنی وہ لوگ جن کو ہفتے کے دن مچھلیاں پکڑنے سے منع کیا گیا تھا اور انہوں نے پکڑی، تو وہ لفظ بھی اسی سے ہے. یہاں اللہ تعالیٰ نے نیند کی بات کی کہ دیکھو نیند کتنی بڑی نعمت ہے، اور وہ کیا کہ تم سارے کاموں کو چھوڑ کر اب سو جاؤ. یہ ایسی ہے کہ جیسے ایک ماں کو اپنے بچے سے بڑا پیار ہوتا ہے، وہ دیکھتی ہے کہ بچہ تھک گیا، سارا دن کھیل کے چل کے پھر کے، بچے کو نہیں سمجھ آ رہی ہوتی، ضدیں کر رہا ہے، الٹ رہا ہے پلٹ رہا ہے، تو ماں کہتی ہے کہ اصل میں اس کو نیند آئی ہوئی ہے. اللہ کو پتہ ہے کہ بندے کی ضرورت ہے نیند، کیونکہ ہمارا جسم جو ہے وہ کچھ گھنٹے کام کرنے کے بعد آرام چاہتا ہے. اگر اللہ تعالیٰ نیند نہ دیتا تو ذرا سوچیے ہمارا حال کیا ہوتا. مال کی محبت ہمیں اتنا کام کرنے پہ مجبور کرتی، ہم وہیں ختم ہو جاتے لیکن پیسہ کماتے رہتے. جن عورتوں کو گھر کے کام کرنے کی عادت ہے، وہ کام کر کر کے ان کو پتہ ہی نہ چلتا کہ اب ہمارے جسم کو ضرورت ہے سونے کی. اور جن کو نیند نہیں آتی، ذرا سوچیے ان کے لیے زندگی کتنی دھوبر ہے. کچھ لوگ دوائیاں کھاتے ہیں، ٹیبلٹس کھاتے ہیں، پھر نیند آتی ہے. اللہ تعالیٰ کہہ رہے ہیں ذرا سوچو تو صحیح. وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا، تمہاری نیند تمہارے لیے سکون کا ذریعہ بنی. کیا اس پہ کبھی آج تک ہم نے شعور کے ساتھ کیا اللہ کا؟ کیا یہ اللہ تعالیٰ کی بڑی نعمت نہیں ہے کہ نیند اللہ نے دے کے ہمیں دیا؟ اور آپ دیکھیں کہ وہ خود نہیں سوتا. لا تَأْخُذُهُ سِنَةٌ وَلَا نَوْمٌ، نہ اس کو نیند آتی ہے اور نہ وہ اس کو اونک آتی ہے. تو ہم جب بھی سونے لگیں فوراً سوچیں اللہ تعالیٰ یہ آپ کی کتنی بڑی نعمت ہے. اور آپ دیکھیں آپ سارا دن کام کر کے تھک جائیں، ایسے ہوتا ہے کہ قدم نہیں اب اٹھا سکتے، اور جو ہی آپ بستر پہ پڑتے ہیں آپ کو ہوش ہی نہیں آتی، اور صبح اٹھتے ہیں تو بالکل فریش، ایسے لگتا ہے کہ جیسے کچھ کیا ہی نہیں تھا. یہ اللہ کی رحمت ہے، اسی کا اس میں تذکرہ ہے. پھر اس سے یہ بھی پتہ چلتا ہے کہ جب بندہ اللہ کی نعمت استعمال کرتا ہے تو شکر بھی اس کا ہی ادا کرے. اسی لیے آپ کو بتایا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جب رات کو سونے لگتے تو دعا مانگا کرتے تھے، کیا؟ اللہم بسمک اموت واحیا، اے اللہ मैं तेरे नाम के साथ मरता हूँ और तेरे नाम के साथ जीऊँगा। ये भी एक मुख्तलिफ रूप बता दिया नींद का कि नींद मौत की बहन है। एक हदीस में आता है कि आपने फरमाया कि नींद मौत की बहन है। कैसे? आप देखिए कि एक मुर्दा लेटा हो और इसी तरह एक शख्स सो रहा है, जिस तरह मुर्दे के पास अब कोई भी बात करें, उसकी अच्छी करें बुरी करें, उसको होश नहीं होती। इसी तरह जो सोया होता है उसको भी नहीं पता होता। हाँ, मुर्दे के पास अब शोर भी बचाएं तो नहीं उठेगा, लेकिन नींद के अंदर ये फ़र्क है कि थोड़ी सी शोर से इंसान उठ जाता है। फिर इसी तरह देखिए कि जो मुर्दे का सोना है बेसिकली वो भी एक वक्ती नींद है। आप कह सकते हैं कि गहरी नींद है, और जो ही सूर की आवाज़ आएगी क़यामत के दिन, उस दिन वो उठ जाएगा। ये ऐसी है जैसे बड़ा तेज़ आवाज़ में कोई अलार्म बोल जाए तब तो हड़बड़ा के उठ जाते हैं ना। आज हम अपनी नींदों में इतने मगन हैं, इतने गाफिल हैं कि फजर की नमाज की अजान हुई हमें पता ही नहीं चला। दोपहर को खाना खा के सोए तो असर भी चली गई, मगरिब भी चली गई। नींद आराम का सबब कब होती है? जब आप अपने हिस्से का काम करके सोएं। आपने देखा होगा कि जो काम करने के बाद थकन होती है ना, वो उससे बहुत अच्छी होती है जो काम ना करने से थकता है बंदा। इसलिए इसमें पैगाम है कि दिन का सही इस्तेमाल करो, तुम्हें अल्लाह ताला सुकून देगा। नींद की बात की, आराम की, अल्लाह ताला ने सोने के लिए रात बना दी, दिन को काम के लिए बना दिया। इसीलिए फरमाया वजअलना लैला लिबासा, और उसने रात को तुम्हारे लिए पर्दा पोश बना दिया। लिबास से जो हम पहनते हैं ना, ये भी हमारे जिस्म को छुपाता है। हमारे कोई ऐब हैं, कोई नक्स हैं, वो भी छुप जाते हैं। का देखो सारी चीज़ों के ऊपर एक काली चादर छा जाती है। रात में कुछ नहीं पता कौन कहाँ पड़ा हुआ है, कौन क्या कर रहा है, चींटियाँ किधर गई, चिड़िया कहाँ गई, सब गायब हो जाते हैं। इसी तरह ये रात तुम्हारे ऐबों को छुपा लेती है। इसी तरह ये बंदा एक दिन एक ऐसी जगह पे चला जाएगा कि जो कब्र की सूरत में उस बंदे के सारे जिस्म की जो देखे जिस्म पे जो भी तब्दीलियां आ रही होंगी उसको सब कुछ छुपा लेगा। अब नतीजा क्या निकलता है कि जब एक इंसान रात को इस तरीके से महसूस करता है कि वो रात उसके नकायस और उसकी चीजों को छुपाने का जरिया बनती है, इसमें इशारा है इस बात का कि रात को सो जाया करो। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की आदत मुबारक थी कि रात को जल्दी सोते थे और दिन को जल्दी उठते थे। आपने फरमाया कि मेरी उम्मत की सहरियों में अल्लाह ताला बरकत रख, दुआ है आपकी। और आज भी आप करके देख लें कि जो जल्दी उठ जाते हैं फजर से पहले, अगर आप उठ जाएं नमाज पढ़ें, उसके बाद आप अगर ना सोएं तो आपके पूरे दिन में बरकत होती है, आपका दिल खिला रहता है, आप खुशी महसूस करते हैं। एक रिवायत में आता है कि जब इंसान रात को सोता है तो शैतान उसके सर के बाल, जहाँ ये गुद्दी होती है, जहाँ पे अमूमन चुटियाँ बांधी जाती है, तो यहाँ तीन गिरहें लगाता है, यानी नॉट्स लगाता है, और साथ साथ कहता जाता है कि सो जा रात बड़ी लंबी है, सो जा रात बड़ी लंबी है। फिर उसके बाद क्या होता है कि सुबह के वक्त अगर एक बंदा अजान सुन के उठ जाता है तो उसकी एक गिरह खुल जाती है, फिर वुजू किया दूसरी भी खुल गई, फिर जब वो नमाज पढ़ लेता है, जिक्र अस्कार करता है, तो उसकी तीनों गिरहें खुल गई। और इसका नतीजा क्या होता है कि सारा दिन इंसान शैतान के चुंगल से आज़ाद रहता है और उसका दिल खिला रहता है, खुश रहता है। इसके बरक्स जो बंदा ना फजर पे उठा, ना अजान सुनी, ना नमाज पढ़ी और सोता रह गया, तो वो सारा दिन शैतान के पंजे में रहता है। उसके बालों को गोया कि शैतान ने जोर से पकड़ा हुआ है और उसका दिल बुझा बुझा रहता है। आप महसूस करके देख लें, हकीकत ऐसे ही होता है। बल्कि एक रिवायत में आता है कि जो सूरज निकलने तक सोता रहे, यानी सूरज भी निकल आया और वो उस रात का सोया सोता ही रह गया, तो फरमाया कि शैतान उसके कान में पेशाब कर देता है। हम तो इन चीज़ों को महसूस ही नहीं करते। जहाँ अल्लाह ने रात को सोने के लिए और दिन को माश के लिए या काम के लिए बनाया, जब ये सब कुछ बना दिया, हमने इसमें भी अल्लाह का कानून नहीं माना। जहाँ इंसान की आदत है ना सरकशी करने की, तो आप देखें आधी रात तक हम जागते ही रहते हैं, हमारे काम ही नहीं होते ख़त्म। हमारे सारे फंक्शंस रातों को, हमारी एंटरटेनमेंट रातों को, हम आधी आधी रात जागते हैं, और ख़ास तौर पर जब बच्चों को छुट्टियाँ हो या वीकेंड की नाइट, कि कोई बात नहीं बच्चों ने कौन सा सुबह स्कूल जाना है। नतीजा क्या हुआ? जब रात को आप 2-3 बजे सोए तो आपकी फजर तो निकल गई। अल्लाह ने क्या रखा कि रात को सो जाओ और दिन को काम करो। फिर उसका उल्टा असर क्या हुआ कि सबसे ज्यादा दिन में देर तक सोने वाली कौम आज मुसलमानों की कौम है। आपको पता है कि नॉन मुस्लिम फजर से पहले उठे होते हैं, उनकी तो नमाज भी नहीं होती, फिर भी वो 4 बजे 5 बजे उठ के अपने अपने कामों में लगे हैं, कोई गार्डन में लगा हुआ है, कोई जॉब पे जा रहा है, कोई कुछ कर रहा है, और हम सबसे सुस्त हो गए। ऐसे लगता है हम हर चीज़ में हमने कसम खाई हुई है कि अल्लाह की बात नहीं मानी। वो कहता है सो जाओ, हम कहते हैं जागेंगे, वो कहता है जागो, हम कहते हैं अब हम सोएंगे। अल्लाह ताला कह रहे हैं सोचो, तुमने अल्लाह ताला के साथ ये क्या मामला बना रखा है, कभी इन नेमतों पे गौर तो करो। आप देखिए कि अगर रात ही रात रहे थक जाए ना, और अगर सिर्फ दिन ही दिन रहे तो भी थक जाए। कितना प्यार है अल्लाह को अपने बंदे से कि सुलाता है फिर जगाता है, फिर सुलाता है फिर जगाता है। पेट भर के खा पी के सोते हैं, सुबह उठते हैं फिर भूख लगी होती है, फिर खाते हैं, सारा दिन काम करते हैं। आप कहते हैं सारे काम आज हो गए, लेकिन जब सुबह सो के उठते हैं फिर घर फैला हुआ है, फिर बच्चों को खिलाना है, फिर रखना है, एक जिंदगी का काम चल रहा है। अल्लाह ताला कह रहे हैं कि इसका मकसद सोचो। आज तुम जिस तरह दुनिया में कर रहे हो, हमेशा ऐसा तुम्हारे साथ नहीं होगा, तो ज़रूरत है इस बात की कि इस कायनात के मकसद को समझो।